आजकल सुन्नतों की तोहीन के कलमात बहुत बके जाते हैं, अगर मुनासिब ख्याल फरमाए तो कुछ मिसालें इरशाद फरमा दीजिए। वाकई बहुत ही नाजुक दौर आ गया है। एक मुसलमान बिलखसूस नौजवान जब दाढ़ी और इमामा शरीफ की सुन्नत अपनाता है तो शैतान बिफर जाता है, और खासकर उसके अहले खानदान को खूब उकसाता, उसके दोस्तों को बहकाता और न जाने कितने ही अफराद के ईमान के लिए मसाइल खड़े कर देता है। वो दौर आया कि दीवान ए नबी के लिए हर एक हाथ में पत्थर दिखाई देता है। किसी ने कहा, मिसालें अर्ज कर रहा हूं, नंबर एक, किसी ने कहा कि ये क्या तूने इमामे वगैरह पागलों वाला लिबास पहना हुआ है, ये कलेमाए कुफ्र है। नंबर दो, जो शख्स सुन्नत की तहकीर करे, तोहीन करे, वो काफिर है। जैसे दाढ़ी बढ़ाना, मूछें कम करना, इमामा बांधना, शिमला लटकाना, इन की तोहीन कुफ्र है, जबकि सुन्नत की तोहीन मकसूद हो। ये जुज़ईया है, बाहर शरीयत हिस्सा नवा सफ़ा 170। नंबर तीन, सुन्नत की तोहीन करते हुए किसी से कहा तुझे दाढ़ी अच्छी नहीं लग रही, तेरा चेहरा दाढ़ी के सबब बिगड़ गया, ये दोनों बातें कुफ्र हैं। नंबर चार, सुन्नत की तोहीन करते हुए दाढ़ी को ब्रश कहना या दाढ़ी वाले का मजाक उड़ाते हुए उसको दाढ़ी वाला बकरा कहना, दोनों कुफरियात हैं। बाज लोग मजाक उड़ाते हुए बुचकी दाढ़ी कहते हैं, बंगाली दाढ़ी कहते हैं, लेकिन मकसूद इनका मजाक उड़ाना होता है दाढ़ी का। अगर माज अल्लाह दाढ़ी का मजाक उड़ाना मकसूद है, तोहीन करना मकसूद है, तब कुफर है। हालांकि इमाम आजम अबू हनीफा रहमतुल्लाह तआला अलैह के उस्ताज़े मोहतरम सैयदना इमाम ज़ोहरी रज़ी अल्लाह तआला अन्हु बहुत बड़े मुहद्दिस गुजरे हैं, उनके थोड़ी से थोड़ी मुबारक से चंद बाल लंबे लंबे उगे हुए थे, वही उनकी दाढ़ी थी, वो रखी हुई थी आपने। तो छोटी दाढ़ी या कम बाल आना ये कोई ऐब नहीं है, अल्लाह ताला की मर्जी। तो इसका मजाक उड़ाना जो है ये अगर सुन्नत की तोहीन मकसूद हो तो कुफ्र है, वल्लाह ताला अअलम। नंबर पांच, इमामा शरीफ की सुन्नत की तहकीर करते हुए उसको पगड़ा या पगड़ कह देना कुफ्र है, जबकि नीयत तोहीन की हो इमाम शरीफ की सुन्नत की। नंबर छह, सुन्नत की तोहीन की नीयत से इमामा शरीफ को जमीन पर दे मारना या फाड़ डालना या जला देना कुफ्र है। वैसे ही बाज औकात गुस्से में इमामा खोल के बाज लोग डाल देते हैं, तो ये कुफ्र नहीं कहलाएगा। इसलिए कि यहां इमामे की तोहीन मकसूद नहीं, जबकि इमामे की तोहीन मकसूद हो, इमामे से बेजार हो गया और इस सुन्नत की तोहीन करने की नीयत से इसने उतार कर अगर फेंका, जब तो कुफ्र है। नंबर सात, दाढ़ी और इमामा शरीफ सुन्नतें हैं, ये जानने के बावजूद इन सुन्नतों को अपनाने वाले को सिर्फ इसी वजह से हकीर जानना कुफ्र है, क्योंकि इससे सुन्नतों की तोहीन साफ जाहिर हो रही है। वरना यही दाढ़ी और इमामे वाला अगर दाढ़ी मुंडाता और सरबराह ना होता तो हकीर ना समझा जाता। माज़ अल्लाह दाढ़ी और गौर करना, दाढ़ी और इमामा और जुल्फों वाले को इस नीयत से हकीर जानना, घटिया जानना, नो लिफ्ट करना, बेवकूफ समझना कि इसने सुन्नतें अपनाई और इस सुन्नतों की तोहीन यहां मकसूद हो, तो ये बहुत खतरनाक है। कुफ्र की कुफ्र इसको लिखा है, तो इसलिए माज अल्लाह किसी को दाढ़ी और इमामे की वजह से हकीर नहीं जानना चाहिए। हाँ, उसमें और कोई वजह हो कि वो चोर है या चीटर है, बद अखलाक है, इस वजह से उसको हकीर जानना तो और बात है। महज दाढ़ी और इमामे की वजह से नऊज़ु बिल्लाह के ये दाढ़ी रखी इसलिए हकीर हो गया, इसने इमामा पहना इसलिए अब ये माज अल्लाह हकीर हो गया, ये ना समझा जाए। تو اللہ تعالی ہمارا ایمان سلامت رکھے، دور بڑا نازک ہے. نمبر 8، شیو سے تو چہرہ نورانی ہو جاتا ہے، شیو سے تو چہرہ نورانی ہو جاتا ہے اور داڑھی سے بے رونق. یہ کلمہ کفر ہے. بعض چوہلا کی یہاں تک نوبت آئی ہے، میں ایک جگہ یاد پڑتا گیا تھا کہ میت ہو گئی تھی، پرانی بات بتا رہا ہوں، تو اس کو انتقال کے بعد اس کا شیو بنا کر اور سجا کر اس کو رکھا تھا، شیو بنایا تھا مرنے کے بعد. اسی طرح اور بھی سنے بھی یہ قصے میں نے، رواج ہوتا ہے کہ یہ بیماری میں بال بڑھ جاتے ہیں، شیو بڑھ جاتی ہے بیماری میں، تو معاذ اللہ مرنے کے بعد بیچارے کا شیو بنا دیتے ہیں. کتنا نازک دور ہے. ایک مریض اورنگی ٹاؤن کا، شاید قصبہ کا، وہ پہلے کی بات ہے، بیچارے کو کینسر تھا، میں دیکھنے گیا تھا، یوں سوکھ لکڑی ہو گیا تھا، سوکھ کر، اور ماحول کا تھا، داڑھی اس کی منڈی ہوئی تھی. میں نے کہا اشارے سے، میں نے بھی بول نہیں پا، زبان بھی بیچارے کی نقاہت کے ہمارے آواز نہیں نکل رہی تھی. اس نے بیچارے نے وہ اشارہ کیا، کوئی اس کا باپ شاید کھڑا ہوا تھا، اس کے یاد پڑتا اس کا بڈھا باپ کھڑا ہوا تھا، اس نے یوں اشارہ کیا اور اشارے سے کہا بیسی. اس نے غریب نے فریاد کی کہ میں دعوت اسلامی والا ہو کر داڑھی تھوڑی کاٹوں گا، وہ بھی اس بیماری میں، میرے باپ نے میری کمزوری سے بس وہ ناجائز فائدہ اٹھاتے ہوئے اس نے صاف کیا. اور غریب بس وہ دو چار دن کے بعد، پھر چند روز کے بعد بہت ہو گیا، بالکل لاسٹ اسٹیج تھا اس کا، اور اس کی داڑھی کاٹ دی. آئے آئے کیا ہوگا. اللہ اللہ اللہ، ایمان سلامت رکھے، سنتوں سے محبت دیا، سنت پر عمل نہ کرنا اس میں کوئی شک نہیں کہ محرومی ہے، لیکن سنتوں کو برا سمجھنا بدبختی کی انتہا. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. بعض لوگ وہ بھی اس سے درس حاصل کریں جو داڑھی کی وجہ سے نوکری نہیں رکھتے، نوکر کو باؤنڈ کرتے ہیں کہ وہ داڑھی نہیں رکھے گا، یا داڑھی اتار کے آئے یا سیٹ کر کے آئے، خشخشی بنا کر آئے. حالانکہ منڈانا اور خشخشی کرانا دونوں حرام ہیں. امامہ نہیں پہننے دیتے اپنی دکان پر، آفس پہ، آقا کی سنت ہے امامہ، ان کی دکان کا شو خراب ہوتا ہے یا ان کے گاہک دور بھاگتے ہیں، پتا نہیں کیا وہم ہے. روزی تو اللہ دینے والا ہے، زلفے نہیں رکھنے دیتے. تو آپ کی اگر دکان ہے تو آپ کو، میں آپ کو مشورہ دوں گا کہ اولیت داڑھی امام اور زلفے والوں ہی کو دیا کرے، ان کو بھی تو بیچاروں کو کوئی مطلب ہے نا کہ رسپانس دینے والا ملے نا، ان کی حوصلہ افزائی کرنے. لیکن یہاں بیٹھے ہوئے بیچارے غریب ہوں گے، کون سی پارکیاں ہیں بیٹھی ہوں گی جو نوکروں کی تلاش میں پھر رہی ہوں گی اس وقت. اللہ کرے میری کیسیٹیں سن کر پارٹیوں کا ذہن بنے، اور پارٹیوں کو میری کیسیٹیں سننا نصیب ہو جائے تو پھر بات ہی کیا ہے، ایسوں کو سننا بھی نصیب کم ہی ہوتا ہے. تو یہ بس بیچارے سنتوں سے بس دور دور دور دور، نہ عمل کرنا ہے نہ عمل کرنے دینا ہے. پینٹ شرٹ کمپلسری پہننا ہے، اور شرٹ بھی ان کرنا ہے، آدھا ننگا کروا کے دکان پہ بٹھائیں گے. وہ اگر سنتوں بھرا لباس ہے تو اس کو بھی یہ لوگ اوکے نہیں کرتے. اپنے یہ مسلمان ملکوں میں یہ ہو رہا ہے، اسلامی ممالک میں ہو رہا ہے، اور مسلمان کہلانے والوں میں یہ ہو رہا ہے. اللہ تعالی ہماری حالت پر رحم فرمائے. اے خاصا اے خاصان رسول، وقت دعا گئے امت پہ تیری، آ کے عجب وقت پڑا ہے. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.